बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अर्काको बाटो छेक्नेहरू छन् अर्काको बाटो छेक्नेहरू छन् आफैलाई ठूलो देख्नेहरू छन् चाहिन्छ जमात जे गर्दा पनि चाहिन्छ जमात जे गर्दा पनि एक्लै भए त हेप्नेहरू छन् आफैलाई ठूलो देख्नेहरू छन् जनताको नाउँ राजनीति गर्दै जनताको नाउँ राजनीति गर्दै जनताकै ढाड सेक्नेहरू छन् आफैलाई ठूलो देख्नेहरू छन् उछिन्नलाई हिँडेर होइन उछिन्नलाई हिँडेर होइन अर्काको काँध टेक्नेहरू छन् आफैलाई ठूलो देख्नेहरू छन् पैसा र बैंसले मात्तिँदै कोही पैसा र बैंसले मात्तिँदै कोही इज्जतमा हिलो छेप्नेहरू छन् अर्काको बाटो छेक्नेहरू छन् आफैलाई ठूलो देख्नेहरू छन् बुटवल रूपन्देही स्थायी निवास भई हाल पुल्चो क्याम्पसमा अध्ययन गर्दै आउनुभएका विनोद भण्डारीको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको राशि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगीहरू दिनेश निरौला र उदय घिमिरेसँगै म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएको छु। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँका गजलहरू मात्रै लिएर आएको छु मैले तपाईँका गजलका साथमा साङ्गीतिक हिन्दी तथा उर्दू गजलहरू आजको प्रस्तुतिमा रहनेछ। कार्यक्रमको सुरुवातमा यो साङ्गीतिक गजल सुनाउँदैछु म त्यसपछि तपाईँका गजल वाचनको क्रमलाई जारी राख्नेछु। डोका नामला डाला बुन्नुहुन्थ्यो बाले, डोका नामला डाला बुन्नुहुन्थ्यो बाले, मनभरि कुरा गुन्नुहुन्थ्यो बाले। साँझ पर्ने बित्तिकै गोठतिर सबै, साँझ पर्ने बित्तिकै गोठतिर सबै, गाई भैँसी बाख्रा थुन्नुहुन्थ्यो बाले, मनभरि कुरा गुन्नुहुन्थ्यो बाले। देशको अवस्था बुझ्नलाई होला, देशको अवस्था बुझ्नलाई होला, घरिघरि समाचार सुन्नुहुन्थ्यो बाले, मनभरि कुरा गुन्नुहुन्थ्यो बाले। फाटेको त्यो दौरा सिउनालाई, फाटेको त्यो दौरा सिउनालाई, सियोमा धागो उन्नुहुन्थ्यो बाले, मनभरि कुरा गुन्नुहुन्थ्यो बाले। गाउँघरको विकास गर्नुपर्छ भन्दै, गाउँघरको विकास गर्नुपर्छ भन्दै, असल व्यक्ति सधैँ चुन्नुहुन्थ्यो बाले, डोका नामला डाला बुन्नुहुन्थ्यो बाले, मनभरि कुरा गुन्नुहुन्थ्यो बाले। मेचीनगर दश झापाका मदन अधिकारीको गजल थियो यो, यसलाई वाचन गरेको थिएँ मैले। उहाँले बाले भन्ने रदिफ राख्नुभएको थियो। हामीले धेरै अघि बुलबुलमा प्रस्तुत गरेका थियौँ एकजनाको अन्तर्वार्ता गजलकार जसको नाम बाबु त्रिपाठी। उहाँको बा गजल संग्रह निकै लोकप्रिय छ र हामीले बा गजल संग्रहभित्र निकै यस्ता खालका गजलहरू संग्रहित छन् जसमा रदिफ वा काफिया वा कुनै पनि प्रसङ्ग बाको उठेको गजलहरू बढी समावेश भएको थियो र उहाँ बा गजल संग्रहकै नामले निकै लोकप्रिय पनि हुनुहुन्छ। त्यही शैलीबाट लेखिएको गजल लाग्यो मलाई मदन अधिकारीको यो। यसो भनेर म तपाईँको आफ्नो परिचय र मौलिकतालाई यहाँनिर लुकाउँदिनँ मदन अधिकारीजी। तपाईँले यो सँगै अर्को गजल पनि पठाउनु भएको छ, यसमा बालाई समेट्नु भएको छ भने अब पठाउनु भएको अर्को गजलमा आमालाई समेट्नु भएको छ। उहाँले फेरि रदिफमा आमाले राख्नुभएको गजल यस्तो छ। झुक्दै नझुक्नु भन्थिन आमाले, झुक्दै नझुक्नु भन्थिन आमाले, लुक्दै नलुक्नु भन्थिन आमाले। सफलता हात नपरेसम्म, सफलता हात नपरेसम्म, रुझ्दै नरोक्नु भन्थिन आमाले, लुक्दै नलुक्नु भन्थिन आमाले। खेलमा सधैँ निशाना लगाउन, खेलमा सधैँ निशाना लगाउन, चुक्दै नचुक्नु भन्थिन आमाले, लुक्दै नलुक्नु भन्थिन आमाले। नेपाली हौ कसैको द्वारमा, नेपाली हौ कसैको द्वारमा, ढुक्दै नढुक्नु भन्थिन आमाले, लुक्दै नलुक्नु भन्थिन आमाले। बुझ्दै नबुझी क्रान्तिको बिगुल, बुझ्दै नबुझी क्रान्तिको बिगुल, पुग्दै नपुग्नु भन्थिन आमाले, लुक्दै नलुक्नु भन्थिन आमाले। बर्खायाममा बग्ने खरे झैँ, बर्खायाममा बग्ने खरे झैँ, सुक्दै नसुक्नु भन्थिन आमाले, झुक्दै नझुक्नु भन्थिन आमाले, लुक्दै नलुक्नु भन्थिन आमाले। झापाको मेची नगर दशका मदन अधिकारीले पठाउनुभएका यी दुई गजलहरू वाचन गरेँ मैले। यो रमाइलो प्रसङ्ग पनि राख्नुभएको थियो उहाँले, रमाइलो भन्दा पनि पृथक खालको प्रसङ्ग थियो। बाले भनेर रदिफ भएको एउटा गजल र आमाले भनेर रदिफ भएको एउटा गजल, त्यसै अर्थमा पनि मैले आजको यो गजलहरू अलिकति फरक लागेर दुईवटा गजल वाचन गरेको छु मदन अधिकारीको। यो गजल वाचनपछि अब फेरि आजको बुलबुलको दोस्रो साङ्गीतिक कोसेली राख्दैछु अनुप जलौटाको आवाजमा। तुम्हारे शहर का मौसम बडा सुहाना लाग्यो, तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे, तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे। मैं एक शाम चुरा लूं अगर बुरा न लगे, मैं एक शाम चुरा लूं अगर बुरा न लगे। तुम्हारे शहर का मौसम तुम्हारे बस में अगर जाओ हमें, तुम्हारे बस में अगर हो तो भूल जाओ हमें। तुम्हें भुलाने में शायद हमें ज़माना लगे, तुम्हें भुलाने में शायद हमें समान लगे। तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे। न जाने क्या है किसी की उदास आंखों में, न जाने क्या है किसी की उदास आंखों में, वो मुंह छिपा के भी जाए तो बेवफा न लगे, वो मुंह छिपा के भी जाए तो बेवफा लगे। तुम्हारे शहर का मौसम हमारे प्यार से, हमारे प्यार से जलने लगी है एक दुनिया, हमारे प्यार से जलने लगी है एक दुनिया, हमारे प्यार से जलने लगी है एक दुनिया। दुआ करो किसी दुश्मन की बद्दुआ न लगे, दुआ करो किसी दुश्मन की बद्दुआ न लगे। तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे, मैं एक शाम चुरा लूं अगर बुरा न लगे। तुम्हारे शहर का मौसम, तुम्हारे शहर का मौसम, तुम्हारे शहर का मौसम। बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल मिटर खोज्यौ तिमीले बित्तैमा थिए म, मिटर खोज्यौ तिमीले बित्तैमा थिए म, टाढा खोज्यौ तिमीले बित्तैमा थिए म, कहाँ पाइन्छ त्यो जुन बजारमा मिल्दैन, कहाँ पाइन्छ त्यो जुन बजारमा मिल्दैन, किन्न खोज्यौ तिमीले सित्तैमा थिए म, टाढा खोज्यौ तिमीले भित्तैमा थिए म, टाढा भएको भान मात्रै तिमीसँगै छु नि म, टाढा भएको भान मात्रै तिमीसँगै छु नि म, शरीर खोज्यौ तिमीले चित्तैमा थिए म, टाढा खोज्यौ तिमीले भित्तैमा थिए म, मेरो तनमन तिम्रै लागि खाली थियो, मेरो तनमन तिम्रै लागि खाली थियो, भरि खोज्यौ तिमीले रित्तैमा थिए म, मिटर खोज्यौ तिमीले बित्तैमा थिए म, टाढा खोज्यौ तिमीले भित्तैमा थिए म। गोर्खा स्थायी निवास भई हाल त्रिचन्द्र बहुमुखी क्याम्पस बीएससी प्रथम वर्ष भौतिक समूहका विद्यार्थी गणेश भट्ट अणुरको गजल थियो यो, यसलाई वाचन गरेर सुनाए मैले। बुलबुलमा धेरै नियमित बुलबुलियन लगायत आगन्तुक नवागन्तुक बुलबुलियनहरू जो भर्खर भर्खर बुलबुल सुन्न थाल्नुभएको छ अथवा जो गजल जान्नुहुन्न र पनि बुलबुल सुन्न रहर गर्नुहुन्छ र तिनै बुलबुलियनहरूमध्ये बुलबुल मार्फत गजल सिक्ने कार्यक्रमको पनि प्रस्तुतिहरू रहोस् भन्ने खालका अनुरोध बारम्बार आइरहेका छन्। यो गजल निकै राम्रो भएको हुनाले म गरिरहेको छैन, बुझाउनको लागि मात्र यसलाई मैले उदाहरणको लागि लिएको छु। त्यसो त यो गजल राम्रै गजलहरू अन्तर्गत नै पर्छ। गणेश भट्ट अणुको यसै गजल मार्फत म गजलबारे केही कुरा गर्दैछु। गजलमा रदिफ काफियाहरू प्रयोग भएका हुन्छन् र गजल दुई पंक्ति गरी लेखिन्छ भन्ने कुरा आजको कार्यक्रममा म बताउन चाहन्छु। मिटर खोज्यौ तिमीले बित्तैमा थिएँ म भन्दा एक पंक्ति पुरा भयो, मिटर खोज्यौ तिमीले बित्तैमा थिएँ म, त्यसै गरी यसलाई अर्को पंक्तिले पुरा गर्छ, टाढा खोज्यौ तिमीले भित्तैमा थिएँ म, मिटर खोज्यौ तिमीले बित्तैमा थिएँ म, टाढा खोज्यौ तिमीले भित्तैमा थिएँ म। यो गजलमा थिएँ म जुन दुवै पंक्तिमा दोहोरिरहेको छ त्यसलाई हामी रदिफ भनेर बुझ्छौँ र बित्तैमा माथिल्लो पंक्तिमा प्रयोग भयो त्यसै गरी त्यस्तै सुनिने तर फरक शब्द भित्तैमा तल्लो पंक्तिमा प्रयोग भयो यसलाई हामी काफिया भनेर बुझ्छौँ अर्थात् यो गजलभित्र बित्तैमा र भित्तैमा यसको पहिलो शेर यसलाई हामी दुई पंक्ति मिलिसकेपछि शेर भन्छौँ र पहिलो शेरमा प्रयोग भएका काफिया बित्तैमा र भित्तैमा हुन् भने रदिफ थिएम थिएम प्रयोग भएको छ फेरि म वाचन गरेर सुनाउँछु मिटर खोज्यौ तिमीले बित्तैमा थिएम टाढा खोज्यौ तिमीले बित्तैमा थिएम गजलको काफिया पहिलो शेरमा दुवै पंक्तिमा प्रयोग हुन्छ भने दोस्रो शेरबाट जतिवटा शेर रहन्छ तबसम्म तल्लो तल्लो पंक्तिमा मात्रै प्रयोग हुँदै जान्छ जसरी हामीले पहिलो शेरमा बित्तैमा र भित्तैमा काफिया प्रयोग भएको पायौँ भने यसै गजलको दोस्रो शेरमा सित्तैमा तेस्रो शेरमा चित्तैमा र चौथो शेरमा रित्तैमा उस्तै सुनिने तर फरक शब्दहरू राखिएको छ जसलाई हामी काफिया भनेर बुझ्छौँ र थिएमा प्रत्येक शेरमा प्रयोग भएको हुन्छ तल्लो पंक्तिमा पहिलो शेरमा दुवै पंक्तिमा र त्यसपछि तल्लो पंक्तिमा मात्रै प्रयोग भएको हुन्छ काफियासँगै रहनेलाई हामी रदिफ भनेर बुझ्छौँ यसको पुरै परिभाषा कुनै दिन हामी सैद्धान्तिक किसिमले नै प्रस्तुत गर्छौँ कार्यक्रमको र रदिफको अर्थ काफियाको अर्थ बुझाइकन लिएर आउँछौँ अर्को शेरले यसो भन्छ कहाँ पाइन्छ त्यो जुन बजारमा मिल्दैन कहाँ पाइन्छ त्यो जुन बजारमा मिल्दैन किन्न खोज्यौ तिमीले सित्तैमा थिएम टाढा खोज्यौ तिमीले भित्तैमा थिएम गजल लेख्न भर्खरै सिक्दै गर्नुभएका अथवा गजलबारे भर्खरै चासो राख्दै गर्नुभएका गजलकारहरूलाई म अनुरोध गर्न चाहन्छु गजल वाचन गर्दाखेरि प्राय हामीले गजलको पहिलो कुनै पनि शेरको पहिलो पंक्तिमा लेखिएका कुराले दोस्रो पंक्तिमा भेद खोलोस् अर्थात् पहिलो पंक्तिले जुन रहस्य राख्छ त्यसको दोस्रो पंक्तिले त्यो रहस्यलाई पूरा गरोस् भन्ने अभिष्ट रहन्छ गजलभित्र त्यसकारण गजल लेख्दाखेरि तपाईँहरूले जुन बुलबुलमा पठाउनु भएको गजल हुन्छ दुई दुई पंक्तिमा लेख्नुहोला र दुई पंक्तिपछि अलिकति ग्याप दिएर अलिक तल लेख्नुहोला ताकि गजल वाचन गर्न पनि सजिलो परोस् टाढा भएको भान मात्रै तिमीसँगै छु नि म टाढा भएको भान मात्रै तिमीसँगै छु नि म शरीर खोज्यौ तिमीले चित्तैमा थिए म यो गजलको अन्तिम शेर म फेरि वाचन गर्छु र अन्तिम शेरपछि मैले वाचन गर्ने क्रममा पहिलो शेरलाई फेरि दोहोऱ्याएर वाचन गर्ने गरेको छु यसरी मेरो तनमन तिम्रै लागि खाली थियो मेरो तनमन तिम्रै लागि खाली थियो भरी खोज्यौ तिमीले रित्तैमा थिए म मिटर खोज्यौ तिमीले भित्तैमा थिए म टाढा खोज्यौ तिमीले भित्तैमा थिए म यस किसिमका गजलका सिद्धान्त सम्बन्धी कार्यक्रमका प्रस्तुति हामी अघिल्ला कार्यक्रमहरूमा फेरि गर्दै जानेछौँ यति बेला फेरि बुलबुलको अर्को साङ्गीतिक कोसेलीको बेला भएको छ फिर कहीं दूर से बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल दिनपछि सधैं यहाँ साँच पर्ने किन होबा दिनपछि सधैं यहाँ साँच पर्ने किन होबा अँध्यारो भई प्रकृतिले घात गर्ने किन होबा थाकेका छौ आज धेरै चुपचाप छौ त्यसै हे त थाकेका छौ आज धेरै चुपचाप छौ त्यसै हे त भोकै सुत्छौ मेरो चाहिँ पेट भर्ने किन होबा दिनपछि सधैं यहाँ साँच पर्ने किन होबा पल्लाघरी ठूले जस्तै काम नगरी हुँदैन र पल्लाघरी ठूले जस्तै काम नगरी हुँदैन र मिरमिरेमै हलो बोकी बेसी झर्ने किन होबा अँध्यारोमै प्रकृतिले घात गर्ने किन होबा हावाहुरी झरीसँग लाग्दैन डर कति पनि हावाहुरी झरीसँग लाग्दैन डर कति पनि उर्लेको त्यो आँधी खोला एक्लै तर्ने किन होबा अँध्यारो भई प्रकृतिले घात गर्ने किन होबा अजम्बरी छैन कोही कतिन्जेल दुःख गर्छौ अजम्बरी छैन कोही कतिन्जेल दुःख गर्छौ बुढो भई काका जस्तै सबै मर्ने किन होबा अँध्यारो भई प्रकृतिले घात गर्ने किन होबा अबुझ्छु जान्न खोजे जवाफ एउटा दिँदैनौ त अबुझ्छु जान्न खोजे जवाफ एउटा दिँदैनौ त नजिकै थियौ आँसु झार्दै पर सर्ने किन होबा दिनपछि सधैँ यहाँ साँच पर्ने किन होबा अँध्यारो भई प्रकृतिले घात गर्ने किन होबा फेरि पनि आजको प्रस्तुतिमा संयोग नै भन्नुपर्छ यो गजल बा रदीफ राखेर पठाउनु भएको छ किन हो बा रदीफ शेषमा अर्जुन चौपारी चार स्याङ्जाका स्याङ्जाली रमेशले पठाउनु भएको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले यसमा प्रयोग भएका काफियामा पर्ने गर्ने भर्ने झर्ने तर्ने मर्ने र सर्ने छ भने रदीफको रूपमा किन हो बा प्रयोग भएको छ यो गजल वाचन गरेँ मैले त्यसै गरी अर्को एउटा गजल छ म यसलाई वाचन गर्दैछु यो गजल सिन्धुलीको कुशेश्वर दुम्जा चारबाट पठाइएको गजल छ असीमित यात्री लेख्नु भएको छ आफ्नो नाम अरे असीमित यात्रीको गजलमा थापेको छापेको जापेको नापेको र फापेको काफिया राख्नु भएको छ भने छु मात्रै एक अक्षर यसमा रदीफको रूपमा प्रयोग भएको छ उहाँको गजल यस्तो छ तिमीलाई पाउनलाई कति गाली थापेको छु तिमीलाई पाउनलाई कति गाली थापेको छु चोट सहनलाई मुटुभरि पत्थरहरू छापेको छु कति ठाउँ दर्शन गरे कति भाकलहरू पनि कति ठाउँ दर्शन गरे कति भाकलहरू पनि तिम्रा सुख खुसी निम्ति धेरै मन्त्र जापेको छु चोट सहनलाई मुटुभरि पत्थरहरू छापेको छु थोरै मायामा नै तिमी खुसी हुन्छौ यदि भने थोरै मायामा नै तिमी खुसी हुन्छौ यदि भने उसको अनि मेरो माया राम्रोसँग नापेको छु चोट सहनलाई मुटुभरि पत्थरहरू छापेको छु तिम्रो लागि लायक भइन शान्त भइदिन्छु तिम्रो लागि लायक भइन शान्त भइदिन्छु आऊ हेर्न तिमी बाहेक सब कुरामा फापेको छु तिमीलाई पाउनलाई कति गाली थापेको छु चोट सहनलाई मुटुभरि पत्थरहरू छापेको छु सिन्धुली दुम्जा चार कुशेश्वरका असीमित यात्रीको यो गजल वाचनपछि अब फेरि बुलबुलको अर्को साङ्गीतिक ये तेरा घर ये मेरा घर किसी को देखना होगा तो पहले आके मांग ले मेरी नजर तेरी नजर घर ये मेरा घर ये घर बहुत हसीन है ये घर बहुत हसीन है ये घर बहुत हसीन है गुलाब फूल झैं फुलाउ भन्थे काँडे तार भयो जिन्दगी गुलाब फूल झैं फुलाउ भन्थे काँडे तार भयो जिन्दगी जित्न खोज्थे सधैं तर हारै हार भयो जिन्दगी अविश्वासको धमिराले मक्काउँदा प्रेमको खम्बा अविश्वासको धमिराले मक्काउँदा प्रेमको खम्बा चोटे चोटले भरिएको कथा सार भयो जिन्दगी जित्न खोज्थे सधैं तर हारै हार भयो जिन्दगी हाँसो गर्ने कुरा काट्ने जताततै गोविन्दकै हाँसो गर्ने कुरा काट्ने जताततै गोविन्दकै साला आज सबैलाई समाचार भयो जिन्दगी गुलाब फूल झैं फुलाउँ भन्थे काँडे तार भयो जिन्दगी जित्न खोज्ने सधैं तर हारै हार भयो जिन्दगी झापाका झापा दमक स्थायी निवास भई हाल युएयूको आबुधाबीमा रहँदै आउनुभएका गोविन्द प्रसाद तिवारीको गजल थियो यो। यसलाई वाचन गरेर सुनाएँ मैले। अब मेरो हातमा अर्को एउटा गजल छ जुन बुटवल रूपन्देहीका रोहित राणाको हो। उहाँले अफगानिस्तान काबुलबाट पठाउनु भएको छ र यो गजलमा भेटिएको, रेटिएको, मेटिएको, लेखिएको, देखिएको र छेकिएको काफिया प्रयोग भएको छ। पाँच शेरको गजल छ जसमध्ये पहिलो शेरमा दुईवटा काफिया प्रयोग हुन्छ, मैले अघि बताएँ। यसपछि प्रत्येक शेरमा एउटा काफिया प्रयोग हुन्छ, प्रत्येक शेरको तल्लो पङ्क्ति जसलाई हामी मिसरी सानी भन्छौँ त्यसमा प्रयोग हुन्छ र कथा लेख्छु म त भन्ने शब्द समूह यहाँ रदीफको रूपमा प्रयोग भएको छ। भेटिएको कथा लेख्छु म त, रेटिएको कथा लेख्छु म त, मेटिएको कथा लेख्छु म त, लेखिएको कथा लेख्छु म त एवं रीतले बन्दै गएको छ। उहाँको गजल यस्तो छ। इतिहासमा भेटिएको कथा लेख्छु म त, इतिहासमा भेटिएको कथा लेख्छु म त, सारङ्गीले रेटिएको कथा लेख्छु म त, बेग्लै छ यसको गाथा अग्लो सगरमाथा, बेग्लै छ यसको गाथा अग्लो सगरमाथा, हिमालमा मेटिएको कथा लेख्छु म त, सारङ्गीले रेटिएको कथा लेख्छु म त, भ्रिकुटी सीता माता हुन् हाम्रै ज्ञानदाता, भ्रिकुटी सीता माता हुन् हाम्रै ज्ञानदाता, बुद्धात्मा लेखिएको कथा लेख्छु म त, सारङ्गीले रेटिएको कथा लेख्छु म त, गोर्खालीका सन्तान बेग्लै छ पहिचान, गोर्खालीका सन्तान बेग्लै छ पहिचान, वीरगाथामा देखिएको कथा लेख्छु म त, सारङ्गीले रेटिएको कथा लेख्छु म त, नेपाली हामी चुक्दैनौँ झुक्दा पनि झुक्दैनौँ, नेपाली हामी चुक्दैनौँ झुक्दा पनि झुक्दैनौँ, डाँडा काँडाले छेकिएको कथा लेख्छु म त, इतिहासमा भेटिएको कथा लेख्छु म त, सारङ्गीले रेटिएको कथा लेख्छु म त। अब फेरि बुलबुलमा अर्को एउटा साङ्गीतिक गजल। मेरे दिल में तेरी यादों के साए, मेरे दिल में तेरी यादों के साए, हवा जैसे खंडर में सर सराए, मेरे दिल में तेरी यादों के साए, हवा जैसे खंडर में सर सराए, मेरे दिल में तेरी यादों के साए। किसी ने प्यार से जब भी पुकारा, किसी ने प्यार से जब भी पुकारा, तो पलकों पर सितारे झिलमिलाए, मेरे दिल में तेरी यादों के साए, शबे फुरकत हर एक आट पे मुझको, शबे फुरकत हर एक आट पे मुझको, यही दो का हुआ शायद वो आए, मेरे दिल में तेरी यादों के साए, खंडर में सर सवारे, हवस् त यिनै साङ्गीतिक गजलहरू तपाईँका गजलहरूको वाचन सँगसँगै अब आजको लागि राती प्रस्तुति बुलबुलबाट बिदा लिने बेला भइसकेको छ। अर्को सातासम्मका लागि उत्पादन सहयोगीहरू उदय घिमिरे र दिनेश निरोलासँगै म प्रस्तोता अच्युत घिमिरे काठमाडौँ जोरपाटी कि ऋचा महर्जनको गजल वाचन गर्दै बिदा हुँदैछौ। मेहन्दीले रङ्गिएका हातहरू हेर्दैछु, मेहन्दीले रङ्गिएका हातहरू हेर्दैछु, सिताराले सजिएका रातहरू हेर्दैछु, निदरी नयनका उडे पत्र पत्रमा, निदरी नयनका उडे पत्र पत्रमा समीरमा बतासिएका पातहरू हेर्दैछु, सिताराले सजिएका रातहरू हेर्दैछु, प्रियसीका चुरासरी बच्छ छन्छन्, प्रियसीका चुरासरी बच्छ छन्छन्, आकाशबाट झरेका बर्सातहरू हेर्दैछु, सिताराले सजिएका रातहरू हेर्दैछु, मुक्ता फल झैँ अनुपम ती स्फटिक दाना, मुक्ताफल झैं अनुपम ती स्फटिक दाना, साउनले पठाएका सौगातहरू हेर्दैछु, सिताराले सजिएका रातहरू हेर्दैछु, रजनीको कालो केस सुमसुम्याउँदै बसे, रजनीको कालो केस सुमसुम्याउँदै बसे, सिरोटेले भ्युझाएका प्रातहरू हेर्दैछु, मेहन्दीले रङ्गिएका हातहरू हेर्दैछु, सिताराले सजिएका रातहरू हेर्दैछु। बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।